कि आखिरी दौर में हिजरत से पहले ये वाक़ा कभी ना कभी हुआ। ठीक, अब इस सफ़र की कैफियत क्या रही और इसमें क्या हुआ वो भी आपके सामने रख देता हूँ, ताकि बहुत सारी जो बातें उलझने या गलत फहमियाँ थी वो भी दूर हो जाए हमारे जहनों से। ठीक, इस सफ़र के अंदर अब बहरहाल ये वाक़े को मैं रिवायतों के अतबार से बयान नहीं करूँगा, मुख्तलिफ़ रिवायतों को मैंने कड़ियों में जोड़ दिया ताकि एक सिलसिलेवार खिस्सा बन जाए, वाक़ा बन जाए, वरना अगर मैं अलग अलग रखूँगा तो एक रिवायत में एक टुकड़ा आता है, दूसरे में दूसरा, तीसरे में, तो मुश्किल होगा। मैं सबको जमा करके एक वाक़ा बना के आपके सामने पूरी स्टोरी की शक्ल में आपको रखने की कोशिश करूँगा। ये वाक़ा बहरहाल सही बुखारी की रिवायतों में, सही मुस्लिम की रिवायतों में और सुनन अरबा दीगर सुनन जो सुन्नतों की जो जो है इब्ने माजा है, तिर्मिज़ी है, इनको सुनन कहते हैं, ये चार किताबें इनमें आता है। उन सबको मिलाकर मैं एक कड़ी और सिलसिलेवार एक वाक़ा बना के आपके सामने पेश कर रहा हूँ। ठीक, अब क्या क्या हुआ इस सफ़र के ताल्लुक से, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैं एक सोया हुआ था, तारीख नहीं पता, महीना और सन नहीं पता, मैं एक रात सोया हुआ था, अचानक छत जो है फट गई, घर की छत जो है फट गई और जिब्रील अलैहि सलाम और एक रिवायत के मुताबिक दीगर और फरिश्ते भी आपके साथ आए, मुझे सलाम किया और मेरा सीना चाक किया, मेरा जो सीना जो है चेस्ट जो है वो खोल दिया, चाक करना मतलब फाड़ देना, और उसके बाद सीने के अंदर से जिस्म के आज़ा मेरे निकाले गए और आप सल्लम फरमाते हैं एक तश था जिसके अंदर पानी भरा हुआ था, ठीक, आबे जमजम था एक रिवायत के अंदर है, और उसके अंदर मेरे तमाम आज़ा जो है धोए गए, ठीक, सब निकाले गए, मेरा दिल निकाला गया और दीगर आज़ा सीने से निकाले गए और उसको साफ़ किया गया, और उसके बाद जिब्रील अलैहि सलाम आसमान से एक चांदी का प्याला लाए थे, उस प्याले के अंदर एक रतूबत थी, पानी था या कुछ चीज़ थी, जब उन्होंने मेरा पूरा सीना चाक करके साफ़ किया उसके बाद वो प्याला मेरे सीने में अंदर डाल दिया और कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये ईमान है, मतलब आपके सीने को ईमान से भर दिया गया क्योंकि आप एक बहुत बड़ी अल्लाह की निशानी देखने जाने वाले थे। तो सीना चाक किया गया, आज़ा साफ़ किए गए और उसके बाद आपके सीने के अंदर ईमान का प्याला जो जिब्रील अलैहि सलाम आसमान से लाए थे उस प्याले को पलटा दिया गया। फिर आप फरमाते हैं जिब्रील अपने साथ एक जानवर लेकर आए थे जिसका खद गधे से बड़ा और खच्चर से छोटा था, जिसको जिब्रील ने बुराख का नाम दिया, बुराख, ठीक, जिसका खद गधे से वो बड़ा जानवर था, खच्चर से कम था साइज़ में और उसका नाम बुराख था, और मुझे उस पर सवार किया, और उस बुराख की खसूसियत ये थी कि जब वो एक कदम से दूसरा कदम डालता तो आसमानी दुनिया जिसको कहेंगे जहाँ तक नज़र जाती वहाँ तक उसका एक कदम बढ़ता, मतलब जब वो ट्रैवल करता, जब वो दौड़ता वो जानवर, तो उसकी खसूसियत ये थी कि एक कदम का जो दूसरा कदम डालता तो जहाँ तक आपकी नज़र जाती उससे आगे उसका दूसरा कदम पड़ता था, इतना दूर तक वो फलांग मारता था, एक फलांग, जैसे घोड़े होते ना भागते हैं, इतना उसका वो थी। मुझे उस पर सवार किया गया, मैं उस पर सवार हुआ और मुझे लेकर जो है मस्जिद हराम से मस्जिद अक्सा पहुँचा दिया गया। ये रात का सफ़र का पहला हिस्सा तय हो रहा है, अक्सा पहुँचाया गया। जब मस्जिद अक्सा मैं पहुँचा तो वहाँ मैंने उस बुराख को एक जगह बांध दिया जहाँ तुम लोग मस्जिद अक्सा जाते हो तो अपने घोड़े बांधते हो, मतलब ये उसी वक्त जो कैफियत होती थी वो उसी हकीकी एतबार से। और एक बात याद रखी, कुछ लोगों की गलतफहमी ये होती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मेराज रूहानी सफ़र किया या जिस्मानी सफ़र किया, याद रखिए मेराज का सफ़र रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जिस्मानी किया, रूहानी नहीं किया, ये कोई ख्वाब नहीं था जिस्मानी, चूँकि कुरान की आयत क्या है, सुबहानल्लज़ी असरा बि अब्दिही, पाक है वो ज़ात जो ले गया अपने बंदे को, और अब्द का लफ्ज़ एक इंसान पे तभी लगता है जब उसके अंदर जिस्म, जान और रूह तीनों चीज़ें मौजूद हो, बंदा तभी होता है, मरने के बाद रूह निकल जाती है तो खाली जिस्म रहता है, जान भी निकल जाती है उसकी, तो बंदा उसी को कहते हैं जिसके अंदर तीनों चीज़ें मौजूद हो बे एक वक्त। तो इसका मतलब ये सफ़र जिस्मानी हुआ, ख्वाब में नहीं हुआ, याद कि जो कुछ लोग गलत फहमी में होते हैं, जिस्मानी हुआ ही बहरहाल, और अल्लाह के लिए क्या नामुमकिन है, ठीक है। बहरहाल तो आप वहाँ गए, आप कहते मैंने उस खच्चर को वहाँ बांध दिया जहाँ तुम लोग अपने घोड़े बांधते हो। उसके बाद जो है मस्जिद अक्सा के अंदर तमाम अंबिया मौजूद हुए और वो आप समझ कर फरमाते कि तमाम अंबिया आए और मैंने उनकी इमामत की। अब वो अंबिया कैसे आए, क्या मस्जिद अक्सा में उस ज़माने में आबादियाँ नहीं थी जो आप अकेले में गए या वीरान थी, नहीं वो आबाद मस्जिद थी, फिर लोगों को कैसे पता नहीं चला रात में कोई आया मस्जिद खोला, ये तमाम बातें गायब के इल्म से हैं, अपने अल्लाह रब्बुल इज़्ज़त को अपने बंदे से ये काम करवाना था, उसने वो करवा दिया, हम उस पर ईमान लाते हैं बस। और कैसा ईमान लाना, इंशाल्लाह आखिरी में एक वाक़ा भी रखूँगा इस पर ईमान कैसे लाना। तो आपको पहुँचा दिया गया और ये तमाम चीज़ें गायब में हो रही, याद रखिए अम्बिया अलैहिस्सलाम का उस जगह आना ये सब गायब की बातें हैं। अब इससे कोई خیاس آرائیاں نہ شروع کر دے جب وہاں انبیاء آئے, اس کا مطلب انبیاء زندہ ہے, انبیاء فلاں ہیں, یہ خیاس آرائیاں بہت غلط ہوں گی اور انسان کا عقیدہ صحیح راہ چھوڑ کر, صحابہ کے طریقے پہ چھوڑ کر کہیں اور چلا جائیں گا. ٹھیک, بس ہوا ہوا, غائب کا معاملہ کیسے ہو واللہ عالم, اللہ بہتر جانتا ہے اور اللہ کے لیے کوئی ناممکن چیز نہیں یہ سب. تو بہرحال آپ فرماتے ہیں کہ تمام انبیاء وہاں موجود ہوئے اور مجھے امامت کا شرف دیا گیا, اس سے نبی اکرم صلی اللہ علیہ وسلم کا, اسی لیے آپ کو امام الانبیاء کا لقب دیا جاتا ہے. آپ تمام نبیوں کے سردار ہے, تمام نبیوں کے لیڈر ہے, چونکہ ظاہر سی بات ہے جو نماز کو پڑھا ہے وہ آپ کا لیڈر ہوتا ہے, اسی لیے نماز پڑھانے والوں کو امام کہتے ہیں. امام کا معنی ہوتا ہے لیڈر, وہ آدمی جو آپ ہر جگہ آگے رکھنا چاہتے ہیں اپنے سے. امام ویسے عربی لفظ کا معنی ہوتا ہے آگے, ورا کا معنی پیچھے, امامہ کا معنی آگے ہوتا ہے, اور امام مطلب جو آپ کو آگے بڑھ کے لیڈ کرتا ہے, آپ کو چلاتا ہے, جس کو دیکھ کر آپ رہنمائی کرتے ہیں, حاصل کرتے ہیں, جس کے پیچھے چلتے ہیں. تو یہاں رسول اکرم صلی اللہ علیہ وسلم کو انبیاؤں کا سردار بنایا گیا اور آپ نے نماز پڑھوائی. ٹھیک, اور یہ سفر یہاں ختم ہوا, یہ پہلا سفر کا فیز تھا جو حرام سے اقصیٰ تک ہوا. اس کے بعد آپ فرماتے ہیں کہ جبرائیل مجھے ساتھ لے کر چلے اور وہاں سے آسمانی سفر شروع ہوا جس کو معراج کہا جاتا ہے. اور پہلے آسمان پہ میں, جبرائیل اور دیگر فرشتے پہنچے اور جبرائیل علیہ السلام نے دستک دی, مطلب آسمان کے دروازے ہوتے ہیں اور جو بند ہوتے ہیں, دستک دی اور کہا, دستک دی گئی اور کہا کون ہے, اندر سے سوال ہوا, مطلب فرشتے بھی علم غائب نہیں رکھتے, ان کو پتہ نہیں تھا باہر کون ہے. کہا کون ہے, تو کہا جبرائیل. فرشتوں نے دیکھا تو کہا ساتھ کون ہے, تو کہا محمد صلی اللہ علیہ وسلم. پوچھا گیا کیا اجازت ہے جبرائیل علیہ السلام سے, دیگر فرشتوں نے سوال کیا کیا اجازت ہے, تو کہا اجازت ملی ہے, تو کہا پھر اہلن و سہلن, پھر دروازہ کھولا گیا اور پورے سات آسمانوں تک یہی معاملہ ہوتا رہا. اجازت ہے پوچھا گیا, مطلب فرشتے وہ مخلوق ہیں جو اللہ کے حکم کے بغیر کام نہیں کرتے, چونکہ جبرائیل نے کہا اجازت ہے اس کا مطلب اجازت ہوں گی. تو دستک دیا, آپ سے فرماتے ہیں فرشتوں نے پوچھا کون ہے, جبرائیل نے کہا جبرائیل ہے. کہا ساتھ کون ہے, تو کہا محمد صلی اللہ علیہ وسلم. کہا اجازت ہے, تو کہا اجازت مل گئی ہے کہ لایا جائے. کہا ٹھیک ہے, پھر دروازے کھولے گئے, فرشتوں نے سلام کیا, آپ نے ان کے سلام کا جواب دیا, آپ آگے بڑھے تو ایک بزرگوار شخصیت اس آسمان پر بیٹھی تھی, پہلا آسمان فرسٹ فیز. آپ نے دیکھا اور کہا جبرائیل یہ بزرگ شخص کون ہے, تو کہا اے محمد صلی اللہ علیہ وسلم یہ آپ کے اور انسانیت کے باپ آدم علیہ السلام ہیں. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں وہ ایک بزرگ شخصیت تھے اور میں نے دیکھا, میں ان کے نزدیک گیا, میں نے انہیں سلام کیا, انہوں نے کہا اے پیارے بیٹے خوش آمدید, ویلکم, خوش آمدید تمہاری, ویلکم تم اس آسمان پر لائے. اس کے بعد آپ صلی اللہ علیہ وسلم فرماتے ہیں میں نے آدم علیہ السلام کو دیکھا, وہ جب اپنے سیدھے ہاتھ کی طرف دیکھتے ہیں تو خوش ہوتے ہیں, الٹے ہاتھ کی طرف دیکھتے ہیں تو رنجیدہ ہو جاتے ہیں, روتے ہیں, غمزدہ ہو جاتے ہیں. میں نے کہا جبرائیل یہ کیوں اس طرح سے سیدھے ہاتھ کی طرف دیکھتے ہیں خوش ہوتے ہیں, الٹے کی طرف دیکھتے ہیں رنجیدہ ہو جاتے ہیں؟ تو کہا اے محمد صلی اللہ علیہ وسلم آدم علیہ السلام کے سیدھے ہاتھ کی طرف انہیں وہ ان کی اولاد دکھائی جاتی ہے جو جنت میں جانے والی ہے, تو دیکھ کر آپ خوش ہو جاتے ہیں, اور کوئی بھی باپ خوش ہوں گے بچوں کی کامیابی دیکھ کر, لیکن جب آپ کو وہ لوگ دکھائے جاتے ہیں جو آپ کی نسل سے ہوں گے, آپ کی اولاد سے ہوں گے, لیکن شرک اور کفر اور نفاق اور اللہ کا انکار کرنے کی وجہ سے آخرت میں جہنم جانے والے, غم زدہ ہو جاتے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے پوچھا ہے جبرائیل آدم کی اولاد میں سے فیصد کے اعتبار سے کتنے میں سے کتنے جنتی اور کتنے جہنمی ہیں؟ تو کہا اے محمد صلی اللہ علیہ وسلم ہزار میں سے ایک جنتی ہے صرف, 1,000 میں سے 0.0001% اشاریہ 0.0001% لوگ جنت میں جائیں گے صرف, 1,000 میں سے 1 جائیں گا. تو کہا ہر ہزار میں سے ایک جنتی ہے اور 999 جہنم میں جانے والے ہیں. تو اسی لیے آدم ایک طرف دیکھتے ہیں تو خوش ہوتے ہیں, دوسری طرف دیکھتے تو غمزدہ ہو جاتے ہیں. بہرحال یہ تھا سفر کا پہلا حصہ اور پہلا آسمان. آپ فرماتے ہیں وہاں سے مجھے پھر دوسرے آسمان کی طرف بڑھایا گیا. دوسرے آسمان پہ جب میں پہنچا دستک دی گئی, پھر سے پوچھا گیا کون, تو کہا جبرائیل. کہا ساتھ کون ہے, تو کہا محمد صلی اللہ علیہ وسلم. کہا اجازت ہے, تو کہا اجازت ملی ہے, تو کہا خوش آمدید. دروازہ کھولا گیا, فرشتوں نے آپ کو سلام کیا. آپ کہتے ہیں میں وہاں سے جب دوسرے آسمان پر گیا تو میں نے دو شخصیات کو دیکھا, میں نے پوچھا اے جبرائیل یہ دونوں کون ہیں؟ اسے بھی پتہ چلتا ہے نبی اکرم صلی اللہ علیہ وسلم کو علم غیب نہیں تھا, آپ بار بار پوچھ رہے یہ کون ہے, یہ کون ہے, یہ کون ہے, یہ کون ہے. تو کہا اے محمد صلی اللہ علیہ وسلم اس میں سے جو ایک ہے وہ یحییٰ ابن زکریہ ہے. یحییٰ ابن زکریہ مطلب یحییٰ علیہ السلام ہے, جو زکریہ علیہ السلام کے بیٹے تھے. اور دوسرا کہا گیا یہ عیسیٰ ابن مریم ہے علیہ السلام. آپ صلی اللہ علیہ وسلم نے دیکھا, اور ایک روایت میں آپ فرماتے ہیں میں نے جب عیسیٰ علیہ السلام کو دیکھا ایسی کیفیت میں تھے کہ بال جیسے انسان کے بھیگے ہوئے ہوتے ہیں, نہا کر نکلتا ہے ہلکے ہلکے بھیگے ہوئے, اور آپ کے بال کاندھوں تک تھے اور اس میں سے پانی ٹپک رہا تھا, ایسا انسان نہا کے نکلتا ہے. ٹھیک, تو بہرحال آپ فرماتے ہیں کہ پھر میں آگے بڑھا اور دونوں نے مجھے سلام کیا, آپ صلی اللہ علیہ وسلم نے جواب دیا. کچھ روایتوں میں آپ کے سلام کرنے کے الفاظ ہے, کچھ نبیوں کو اور کچھ روایت میں ان کا ہے. بہرحال دونوں ہی باتیں درست ہو سکتی ہے, ایسا دو لوگ ملتے ہیں اور دونوں سلام کرتے ہیں اور پھر دونوں بھی جواب دیتے ہوتا ہے نا کبھی, واللہ عالم. بہرحال کچھ روایتوں میں الفاظ ہے کہ انبیاء نے آپ کو کیا, کچھ میں الفاظ ہے کہ آپ نے انبیاء کو کیا. بہرحال سلام ہوا, سلام کے بعد ملاقات کی دونوں سے, اور اس کے بعد رسول اکرم صلی اللہ علیہ وسلم کو تیسرے آسمان کی طرف لے جایا گیا. تیسرے آسمان کی طرف جب آپ بڑھے, آپ کہتے ہیں پھر وہی مرحلہ ہوا, دستک دی کہ پوچھا گیا کون, کہا جبرائیل, کہا ساتھ کون ہے, تو کہا محمد صلی اللہ علیہ وسلم, کہا اجازت, تو کہا اجازت ہے. آسمان کا دروازہ کھولا گیا. جب میں وہاں اس آسمان پہ گیا تو میں نے بڑا ہی خوبصورت انسان وہاں دیکھا. میں نے پوچھا جبرائیل یہ کون انسان ہے, تو کہا یہ یوسف ابن یعقوب علیہ السلام, یوسف علیہ السلام. اور آپ نے فرماتے ہیں جب میں نے یوسف علیہ السلام کو دیکھا, ان کو اللہ رب العزت نے دنیا کی خوبصورتی کا بڑا حصہ دے رکھا تھا, مطلب بہت ہی خوبصورت, بہت ہی حسین اور بہت ہی جمیل تھے. اسی روایت سے لوگ کہتے ہیں کہ یوسف علیہ السلام جو ہے بڑے خوبصورت تھے, اس لیے آپ نے فرمایا کہ انہیں دنیا کی خوبصورتی کا بڑا حصہ اللہ نے دے رکھا تھا, بہت خوبصورت تھے. بہرحال یوسف علیہ السلام کو آپ نے دیکھا, سلام ہوا, اور وہاں سے آپ کو جو ہے چوتھے آسمان کی طرف لے جائے گا. چوتھے آسمان پر جب آپ پہنچے, دستک ہوئی, وہی مرحلہ, سوال ہوا کون ہے, اجازت ملی, کہاں آپ پہنچے, وہاں ایک شخصیت کو آپ نے دیکھا. آپ نے پوچھا جبرائیل یہ کون ہے, تو کہا یہ ادریس علیہ السلام ہے. آپ کی وہاں ادریس علیہ السلام سے ملاقات ہوئی, سلام کلام ہوا, وہاں سے آگے بڑھے, پانچویں آسمان کی طرف بڑھے, پانچویں آسمان میں گئے, وہاں دستک دی گئی, سوال و جواب کا مرحلہ ہوا, دروازہ کھولا گیا, آپ وہاں گئے, آپ نے ایک شخص کو دیکھا, کہا اے جبرائیل یہ کون ہے, تو کہا یہ ہارون ابن عمران علیہ السلام, موسیٰ علیہ السلام کے بڑے بھائی تھے ہارون علیہ السلام. آپ نے ملاقات کی, سلام کلام ہوا, وہاں سے آپ جو ہے آسمان سے نکل کے چھٹے آسمان کی طرف بڑھے, چھٹے آسمان پہ دستک دی گئی, وہی سوال جو آپ دروازے کھولے گئے, وہاں آپ نے دیکھا ایک شخص کو جو نماز میں مشغول تھے. آپ نے پوچھا اے جبرائیل یہ کون ہے, تو کہا یہ موسیٰ ابن عمران علیہ السلام, موسیٰ علیہ السلام. آپ نے بہرحال کلام کیا, اور موسیٰ علیہ السلام نے آنے کا, سفر میں آنے کی وجہ پوچھی کہ اے محمد صلی اللہ علیہ وسلم یہاں کیوں آئے ہوں, تو بتایا گیا, بس لایا گیا. موسیٰ علیہ السلام نے کہا کہ ہاں جب تمہیں آسمان کے سفر پہ لایا گیا کچھ نہ کچھ خاص وجہ تو رہی ہوں گی, جب واپس آؤ تو ضرور بتانا کیا وجہ رہی تمہیں بلانے کی آسمان پہ. اور یوسف, ایک روایت میں آتا ہے کہ موسیٰ علیہ السلام پھر آپ سب کو دیکھ کر رونے لگے, تو آپ سب نے کہا کہ کیا بات ہے, تو یہ موسیٰ علیہ السلام نے کہا کہ ایک نبی جو میرے بعد آیا, ایک نبی جو میرے بعد آیا, لیکن اس کی امت تعداد میں میری امت سے زیادہ رہیں گی, اس وجہ سے مجھے رونا آ رہا ہے. چونکہ بنی اسرائیل کو شرف حاصل تھا کہ یہ سب سے بڑی امت تھی, کب تک, امت محمدیہ سے پہلے تک سب سے بڑی امت تھی, تمام امتوں میں سب سے تعداد کے اعتبار سے, کوانٹیٹی میں سب سے بڑی تھی. لیکن آپ صلی اللہ علیہ وسلم پر ایمان لانے والے, ظاہر سی بات ہے ان کی ایمان لانے والوں سے بہت کثرت میں زیادہ ہے, تو اس پر آپ کو رونا آیا. یہ رشک کے معنی میں ہوتا ہے, یہ جلن حسد نہیں, رشک کے معنی میں, کہ ایک نبی جو میرے بعد آیا اللہ نے اس کی امت کو میری امت سے تعداد میں بڑھا رکھا. بہرحال ٹھیک, اور آپ نے کہا بھی نا میں فخر کروں گا روز قیامت اپنی تعداد پر, تو موسیٰ علیہ السلام نیکسٹ ہوں گے اللہ کے رسول کے بعد سیکنڈ. ٹھیک ہے, بہرحال تو آپ رونے لگے. اس کے بعد آپ صلی اللہ علیہ وسلم وہاں سے نکلے, ساتویں آسمان پہنچے, وہی مرحلہ ہوا دستک کا, بات چیت ہوئی, دروازے کھولے گئے, وہاں آپ گئے, آپ کہتے ہیں وہاں میں نے ایک بزرگوار شخصیت کو دیکھا. میں نے پوچھا جبرائیل یہ کون ہے, یہ تو کہا اے اللہ کے رسول صلی اللہ علیہ وسلم, یہ آپ کے جد اعلیٰ, آپ کے والد جو ہے ابراہیم علیہ السلام ہے. تو آپ صلی اللہ علیہ وسلم نے ملاقات کی, ابراہیم علیہ السلام سے بات چیت ہوئی, سلام ہوا, آپ نے کہا اے پیارے بیٹے, اے نبی اللہ کے, آؤ آپ کا خوش آمدید, ویلکم. اور ابراہیم علیہ السلام نے آپ کو ویلکم کیا, آپ کا استقبال کیا. اور ایک روایت میں آتا ہے کہ ابراہیم علیہ السلام وہاں جب آپ صلی اللہ علیہ وسلم سے ملے وہ بیٹھے ہوئے تھے, اور جس جگہ ابراہیم علیہ السلام ساتویں آسمان پر رہتے ہیں وہاں ایک بیت المامور, ایک گھر بھی اللہ کا, یاد رکھیے, جس طرح سے کعبہ دنیا میں گھر ہے, تو ویسے ہی ساتویں آسمان پہ اسی کعبے کے سیدھ میں ایک اور گھر ہے آسمان پہ, اس کو بیت المامور کہتے ہیں. تفصیلات آگے آئیں گی بیت المامور کی. تو آپ فرماتے ہیں میں نے ابراہیم علیہ السلام کو وہاں پایا, اور وہاں ایک گھر تھا جیسا کعبہ ہے دنیا میں, اور فرشتے اس کا طواف کرتے تھے, طواف کرتے تھے جیسے ہم طواف کرتے ہیں, اور ایک وقت میں 70,000 فرشتے اس کا طواف کرتے تھے, اور اس کے بعد جب نکل جاتے تھے تو قیامت تک ان کی دوسری باری نہیں آنے والی ہے. مطلب فرشتوں کی تعداد کتنی ہے, کتنی ہے, کتنی ہے, کہ ایک فرشتہ جب ایک بار بیت المامور کا طواف کر لیتا ہے تو قیامت تک اس کو نیکسٹ چانس نہیں ملنے والا ہے. کوانٹیٹی دیکھیے, اور 70,000 ایک وقت میں طواف کر رہے ہیں, ون ٹائم, سات بار کرتے ہوں جیسے ہم بھی سات بار کرتے ہیں, 70,000 کے طواف کرنے کے نکلنے کے بعد چانس نہیں ہے نیکسٹ ٹائم آنے کا, قیامت تک کے لیے چانس نہیں, مطلب اتنے فرشتے اللہ کی. لیکن اس کے باوجود بھی دیکھیے اللہ رب العزت نے انسانوں اور جنوں کو پیدا کیا, حالانکہ اس کی عبادت حمد و ثنا بڑائی کے لیے اتنی مخلوق تھی جو تعداد میں اتنی کہ 70,000 بھی ہر وقت کرنے کے بعد بھی وہ نیکسٹ ٹائم ان کا چانس نہیں آنے والا ہے. آپ نے کہا کاش, ایک روایت نے فرمایا کاش اے عائشہ तेरी कौम का नया ईमान लाने का मुझे डरना होता तो मैं भी काबे को वैसे ही कर देता जैसा बैतुल मामूर था कि लोग तवाफ करते और दरवाजे को नीचे बना लेता। अभी दरवाज़ा ऊपर है ना, आप देखिए 7-8 फीट पे दरवाज़ा, अभी जो काबे का दरवाज़ा, तो मुशरिकीन ने ऊपर कर दिया था। क्यों ऊपर किया था मालूम? वो कहते थे कि सिर्फ हम जैसे बड़े लोग जाएंगे, आम लोग नहीं घुसना उस, तो उन्होंने ऊपर कर दिए थे। आपने फरमाया लेकिन अगर तेरी ईमान नहीं ईमान लाने वाली ना होती आयशा तेरी कौम मतलब कुरैश, तो मैं क्या करता, काबे को बैतुल मामूर के जैसा उसके दोनों दरवाजों को नीचे लाता और एक तरफ से लोग घुसते और दूसरी तरफ से बाहर निकलते, मतलब तवाफ के अलावा उसमें जाने की भी इजाज़त होती। बहरहाल खैर वो नहीं करे आपने, इसलिए कि डर था कि कौम में इश्तियाल ना हो जाए, कुछ तमाशा ना हो जाए, लोग खामोखा एक मसला ना हो जाए। बहरहाल तो बैतुल मामूर का वो तवाफ करते और निकलते और जाते, वहाँ इब्राहिम अलैहिस्सलाम से मुलाकात हुई। इब्राहिम अलैहिस्सलाम ने कुछ नसीहतें बहरहाल उम्मत मुस्लिमा के लिए आप सल्लल्लाहु अलैहि वसल्लम को की मुख्तलिफ, चूँकि ये इसरा और मेराज की रिवायतें इतनी ज़्यादा है और कोई भी एक रिवायत मुकम्मल नहीं मिलती है, कि तो हर रावी ने किसी मतलब के तहत और किसी मकसद को बयान करने रिवायत का एक हिस्सा बयान किया, तो पूरों को जोड़ना मुमकिन ही नहीं है। बहरहाल उसके बाद जो है आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ से आगे बढ़े और एक मुकाम तक गए जिस मुकाम का नाम आता है सिदरतुल मुंतहा। वहाँ जिब्रील अलैहि सलाम गए और कहा है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये लास्ट डेडलाइन है मेरे लिए, इसके आगे मैं नहीं बढ़ सकता, ये मेरी यहाँ लिमिट ख़त्म हो गई, यही हद थी जिस हद तक मैं, आप फरिश्तों के सरदार है जिब्रील अलैहि सलाम, मैं यहाँ तक आ सकता, इसके आगे मेरी हद नहीं है, अब यहाँ से आप आगे आ जा सकते हैं, यहाँ से आपको बुलाया गया, लिहाजा सफ़र आपका आगे अकेले है। और वहाँ से सिदरतुल मुंतहा के आगे जो आखिरी हद थी, आप सुन हदीस में फरमाते हैं कि सिदरतुल मुंतहा एक दरख़्त एक झाड़ था, वहाँ सिद्र कहते हैं झाड़ को, ठीक, वो एक झाड़ था सिद्र, और सिद्र कहते हैं आमतौर से बेरी की झाड़ को अरबी जबान। उसके पत्ते ऐसे थे उस झाड़ के जैसे हाथियों के कान हैं, बहुत बड़े बड़े पत्ते थे और बहुत वसी, इतना बड़ा झाड़ की जिसकी कोई इंतहा नहीं। कुछ रिवायतों में आता है उसका एक पत्ता इतना बड़ा कि 500-700 साल तक घोड़ा तेज रफ्तार भागता रहे तो उसको पूरा ना कर सके, एक एक पत्ता, और झाड़ में ऐसे करोड़ों लाखों पत्ते होते हैं। बहरहाल फिर मैं वहाँ सिदरतुल मुंतहा से जो है बैतुल मामूर सिदरतुल मुंतहा, वहाँ से जिब्राइल छोड़ दिए मुझे और मैं वहाँ से आगे गया और फिर अपने रब से मैंने बातचीत की। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह रब्बुल इज़्ज़त को याद रखी वहाँ नहीं देखा। माँ आयशा रज़ी अल्लाह अन्हा की वाज़ह हदीस है, आपने फरमाया जिसने ये कहा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह को देखा उसने झूठ कहा, इसलिए कि अगर वो देखते रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह को तो यकीनन अपने बीवी को तो ज़रूर बताते आकर कि मैंने देखा है, लेकिन आपने कभी भी अल्लाह रब्बुल इज़्ज़त को नहीं देखा उस सफ़र में। आपने जिब्रील अलैहि सलाम को अपनी हकीकी शक्ल में देखा, जो दुनिया में आते वो हकीकी शक्ल में नहीं आते थे, वहाँ हकीकी शक्ल में देखा और अल्लाह से आप जो है कमान या दो कमान की दूरी पर थे, और ये कमान दुनिया की कमान नहीं, याद रखी कमान जो होती है ये आखिरत का है। अगर जिसके झाड़ का एक पत्ता 700 साल की मसाफत का हो घोड़े की भागने की रफ्तार के, तो कमाने कैसी होंगी, है ना, अंदाज़ लगाए ना एक झाड़ के एग्जोग्रीमेशन में उसके तसलसल में कमान को लगाए, आपके घर का एक झाड़ और दरवाज़ा कैसा होता है। अल्लाह आलम ये सब गायब की बातें हैं। बहरहाल आपने लेकिन अल्लाह को नहीं देखा, लेकिन अल्लाह से कलाम किया, फिर एक आवाज़ आई और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को वहाँ दो तोहफे दिए गए, एक नहीं था दो तोहफे थे। पहला तोहफा दिया गया वो ये था कि आपको सूरतुल बकरा की आखिरी दो आयतें दी गई, आसमान पे दी गई, इसमें कोई फरिश्ता नहीं आया था। कौन कौन सी? सूरह बकरा की आयत 285 और 286, लास्ट टू आयतें आमन रसूल बिमा उन्ज़िला इलैहि मिन रब्बिही वल मोमिनून से लेकर जो है उसके बाद वाली आयत के खात्मे तक, ये दो आयतें वहाँ दी गई। और इन दो आयतों की फजीलत आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अगर कोई शख्स ये दो आयतें पढ़ ले तो उसके लिए काफ़ी हो जाती है, काफ़ी, अगर मर जाए तो मतलब काफ़ी है जन्नत जाने के लिए, काफ़ी होना मतलब ये मोमिन के लिए काफ़ी क्या है, दुनिया थोड़ी, उसके लिए तो आखिरत है और आखिरत की कामयाबी काफ़ी है। आप फरमाते जो इन आयतों को पढ़ ले, मतलब इन आयतों को पढ़ ले समझ ले इनके मुताबिक अमल हो तो ये फिर अगर मर जाए तो कोई मसला नहीं, काफ़ी हो जाएंगे इसके लिए, इसके नजात के लिए आयतें काफ़ी। और आप सल्लल्लाहु अलैहि वसल्लम हर रात सोने से पहले दो आयतों को पढ़ते थे क्योंकि आपको ख़ास दी गई थी बुलाकर। तो पहला तोहफ़ा दो आयतों का दिया जाना, इसके बाद आपको दूसरा तोहफ़ा मिला और वो सबसे असल था, याद रखिए ये तो कुरान का हिस्सा ही है क़यामत तक के लिए, ये तोहफ़ा बड़ा अहम था और वो तोहफ़ा था नमाज का तोहफ़ा, जो आपको अल्लाह ने फरमाया ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपकी उम्मत के लिए 50 वक्त की नमाज फ़र्ज की गई है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुश हुए। एक रिवायत में आता है यहाँ या इससे पहले किसी ने कहा कि ये पहले सफ़र में मस्जिद अक्सा में ये वाक़ा हुआ, कुछ कहते आसमान पर हुआ कि जिब्रील इस्लाम आपके पास एक तशले एक जो है ट्रे लेकर आए एक, और उसके अंदर दो प्याले रखे थे, एक में शराब एक में दूध, और कहा मोहम्मद सल्लल्लाहु आप पीजिए। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम दूध का प्याला उठाया तो जिब्रील अलैहिस्सलाम ने कहा आपने फितरत को चुना, फितरत को चुना, अगर आप शराब का प्याला उठा लेते तो आपकी उम्मत पूरी गुमराह हो जाती, बिगड़ जाती, आपने फितरत को चुना। मतलब फितरी चीज़ तो ये कि मोमिन हर हाल में अच्छी चीज़ को पसंद करें, आपने फितरत को चुना। उसके बाद जो है आप सल्लल्लाहु अलैहि वसल्लम को 50 नमाजें दी गई, आप वो तोहफा दिए, खुश हुए और वहाँ से वापस लौटने लगे। जब वापस आते वक्त छठे आसमान पे आए तो मूसा अलैहिस्सलाम ने कहा था ना, आते वक्त मुझे बताना क्यों आए हो, बाकी अम्बियों ने नहीं कहा था। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम पूछा, ए मोहम्मद क्या मिला, तुम्हें क्यों बुलाया गया था? तो कहा, अल्लाह ने मुझे 50 वक्त की नमाजें मेरी उम्मत पर फ़र्ज़ किए। मूसा अलैहिस्सलाम ने कहा, देखो मैं भी जो है नबी रह चुका हूँ कौम का, मैं जानता हूँ मेरी उम्मत को तो इससे बहुत कम था, तुम्हारी उम्मत इसको पूरा नहीं कर पाएंगी, अल्लाह से जाकर तख़फीफ कंसेशन की गुजारिश करो। आप सब फरमाते कि मैं फिर लौटा, मतलब पाँच छठे आसमान से फिर सातवां और फिर सिद्रतुल मुंतहा के आगे गया और अल्लाह से गुजारिश की कि अल्लाह कुछ तख़फीफ़ की जाए। एक रिवायत के मुताबिक 5-5 और 5 कम किए गए और एक रिवायत के मुताबिक 10-10-10 कम किए गए। बहरहाल दोनों बातें दुरुस्त हो सकती है, 5 और 5 कर लिए तो 10 हो गए, रावी हो सकता है सीधा 10 की बात कर रहे हो, या 5-5 दोनों बातें दुरुस्त है, इसमें कोई बात गलत नहीं है। तो 5-5-5 या 10-10 करके मेरी नमाजें कम की गई। जब 10 हो गई और मैं मूसा अलैहिस्सलाम के पास आया, मूसा अलैहिस्सलाम ने कहा कि ऐ मोहम्मद मेरी उम्मत को इससे भी कम था, तुम और तख़फीफ़ का कहो। आप थोड़ा सा हिचकिचाए लेकिन फिर गए और फिर गुजारिश की अल्लाह से, उस 10 में और तख़फीफ़ की गई, उसको 10 से 5 किया गया। फिर आप वापस आए और फिर मूसा अलैहिस्सलाम मिले, मूसा अलैहिस्सलाम ने कहा मेरी उम्मत को इससे भी कम था, और जो बातें हमको तौरात की रिवायतों से आज की मौजूदा मिलती है, मूसा अलैहिस्सलाम की उम्मत को 3 नमाजें फ़र्ज थी, 3 नमाजें, सूरज निकलने से पहले, सूरज बीच में से गुजरने के बाद और सूरज डूबने के बाद। ठीक, मतलब जैसे हम फजर जहर और मगरिब होंगी हमारी, तो 3 नमाजें फ़र्ज थी वो लोगों को। और आज भी यहूदी 3 नमाजें पढ़ते हैं, उनकी जो हैकल होती है, मस्जिदें होती है, मतलब हैकल बोलते हैं बहरहाल, उसमें 3 नमाजें और बिल्कुल हमारे नमाज जैसी उनकी नमाजें होती है, हाथ बांधकर खड़े होना, रुकू और सुजूद भी होते हैं उसके अंदर। ठीक है, बहरहाल तो कहा तुम्हारी उम्मत जो है ये नहीं कर पाएंगी, इसलिए कि मैं एक्सपीरियंस गेन कर चुका हूँ, उम्मत बहुत मुश्किल है, मेरी उम्मत को इससे भी कम था, 5 से भी कम थी, तो नहीं कर पाए। तो आपने फरमाया कि ऐ मूसा अब मुझे बहुत शर्म आती है, मैं बहुत बार लौट चुका हूँ, क्यों? तो अगर वो 5 की रिवायत को ले तो आप अब तक 9 बार लौट चुके थे, 9 टाइम्स जाकर आ चुके थे, और अगर 10 की रिवायत को ले तो आप अब तक 5 बार जाके आ चुके थे, 10-10-10 और फिर 5 ना, 10 और 5, तो 5 बार जाके आ चुके थे। आपने कहा अब मुझे हया आती है, शर्म आती है कि मेरा रब मुझे कुछ देना चाहता है और मैं कम कम कम करता जा रहा हूँ। उसके बाद जब छठे आसमान पर से आपने तय कर लिया कि वापस नहीं जाऊँगा, तो एक आवाज़ है और कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपकी उम्मत के लिए मैंने हर अमल को 10 गुना बढ़ा दिया है, लिहाजा जो तुम्हारी उम्मत में से 5 वक्त की नमाज पढ़ लेगा सवाब पूरे 50 का पाएगा, 10 टाइम्स बढ़ा दिया गया। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में फरमाया जो रमज़ान के रोज़े रखे और उसके बाद शव्वाल के 6 रोज़े रखे, चाहे एक साथ रखे या तोड़ तोड़ कर रखे, उसे साल भर के रोज़ों का सवाब मिलेगा। रमज़ान के रोज़े कितने हुए? 30। शव्वाल के रोज़े हुए 6, कितने हो गए? 30 और 6 36। 36 को ज़रब दीजिए 10 से, कितने होते? 360, मतलब पूरे साल के रोज़ों का सवाब। तो 5 नमाजों का सवाब 50 का, 36 रोज़ों का सवाब 360 का, और एक साल खमरी एतबार से, इस्लामी एतबार से 355 दिन का होता है, 355। तो गोया आपने साल भर रोज़े रखे, देखिए कैसी हिकमत है। तो हर नेकी का सवाब 10 गुना बढ़ा दिया गया, और उलमा लिखते हैं मुहद्दिसीन ये हर काम के लिए, हर काम के लिए आपकी नियत के अतबार से हर काम में अल्लाह उम्मत मुस्लिमा को एक नेकी के बदले 1 से 10 तक सवाब देंगे, उसके जिसको बोलेंगे नियत के खालिस होने की बुनियाद पर 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 गुना अल्लाह बढ़ा सकता है। ये बात याद, क्यों? तो आवाज़ क्या आती है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपकी उम्मत के लिए मैंने हर नेकी को 10 गुना बढ़ा दिया है, लिहाजा जो 5 वक्त नमाज पढ़ ले 50 का सवाब पाएगा। आपने हदीस में फरमाया जो 30 रोज़ों के बाद 6 रख ले 360, साल भर का सवाब पाएगा। हर नेकी में हमको ये शर्फ हासिल है कि हम 1 से लेकर 10 तक बढ़ जाते हैं गुनाहों में, लेकिन अल्लाह का फजल भी इस उम्मत पे है, हमारे गुनाह सिर्फ 1 के बदले 1 ही लिखे जाते हैं, मल्टीप्लाई होती है, गुनाह नहीं होते अल्हम्दुलिल्लाह। ठीक, बहरहाल तो आपने कहा कि अब तो शर्म आती है, आवाज़ आई कि आपको वही दिया गया, और उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ से निकलते हैं और वहाँ से आप वापस आते हैं। इस दौरान और कुछ जो वाक़ियात जो दीगर रिवायत में मिलते हैं इस वाक़े के अलावा वो भी रखता चलता हूँ। इस दौरान एक वाक़ा आपसे फरमाते हैं कि मैं एक जगह से गुजरा और जन्नत की ये आसमानों की सैर कराने के बाद मुझे जन्नत और जहन्नुम की भी सैर कराई गई उसी रात, जन्नत और जहन्नुम की भी सैर कराई गई। जैसा मैं एक जन्नत के पास से गुजरा और जब उस जन्नत के पास से गुजरा तो उस जन्नत के बाहर एक झील थी, उस झील के अंदर एक हूर बैठी थी, और उस हूर पर जब मैंने नज़र डाली तो उसकी पिंडली, जो निचला हिस्सा होता है पैर का, उसकी पिंडली के अंदर हड्डी और हड्डी के अंदर गूदा और गूदे के अंदर जो नसें होती है वो तक दिख रही थी, इतनी खूबसूरत थी कि जैसे ट्रांसपेरेंट, इतनी खूबसूरत। کہ اس کے ہڈی کے اندر کا غودہ بھی میں دیکھ سکتا تھا، اتنی خوبصورت. اور میں نے کہا ہے جبرائیل یہ کون ہے؟ تو کہا اللہ کے رسول، یہ حور ہے. میں نے کہا یہ جنت کس کی ہے جس کے باہر یہ حور بیٹھی ہے؟ تو کہا یہ عمر ابن خطاب کی جنت ہے. آپ نے فوراً اس حور سے چہرہ پھیر لیا، کہا یہ تو عمر ابن خطاب کی ہے، پھر میں تھوڑی دیکھ سکتا ہوں اس کو. آپ نے چہرہ پھیر لیا اور آگے چلے گا. تو یہ واقعات ملتا، آپ کو جنت بھی دکھائی گئی، اسی اس میں آپ کو جہنم بھی دکھائی گئی. آپ ایک جگہ اگر آپ فرماتے ہیں مجھے جہنم دکھائی گئی اور ایک شخص تھا جو زیادہ ہنستا نہ تھا، اور جہنم نیچے ہے گڑھے کے اندر، یاد رکھی جہنم نیچے جنت اونچی ہے. تو وہ اندر جو ہے ایندھن ڈال رہا تھا جس سے وہ جہنم اور بھڑک رہی تھی، وہ اور ڈالتا اور بھڑکتی. میں نے پوچھا اے جبرائیل یہ کون ہے؟ یہ شخص تو زیادہ ہنستا بھی نہیں ہے. تو کہا یہ مالک ہے، یہ جہنم کا داروغہ ہے. جہنم کو دہکانا، سلگانا، لوگوں کو ڈالنا اس کی ذمہ داری، یہ پورا مینٹیننس، مطلب پوری جہنم کو یہی دیکھ بھال کرتا ہے. داروغہ مطلب ہیڈ ہے اس کا. اس سفر معراج میں ہی عذابات آپ نے دیکھے، کیوں تو جہنم میں سب سے پہلے آنکھ کے عذاب کے ساتھ تمام عذاب لگے ہوئے، آنکھ کے ساتھ وہ آنکھ کے گولے کھانا، آنکھ کے ساتھ وہ خون اور پی پینا، آنکھ کے ساتھ وہ روندے جانا، آنکھ کے ساتھ سب ہے معلوم. آنکھ کے ساتھ وہ توک ڈالا جائیں گا گلے میں جو زمین پہ گرے گا، جو دوسروں کی زمین لوٹ لیں گا، آنکھ کے اندر ہے سبھی. اور وہاں کی آنکھ دنیا کی آنکھ سے 70 گنا زیادہ ہے، 70 times. آپ نے فرمایا کہ دنیا کی آنکھ کے مقابلے میں جہنم کی آنکھ ان 70 درجے، اگر ٹوٹل ملا لیا تو 70 درجے زیادہ ہے. اور دنیا کی آنکھ سے مراد کیا معلوم آپ کو؟ دنیا میں کتنی آنکھ ہم پیدا کر سکتے ہیں اس کے مقابلے میں. آج ہم جانتے ہیں انسان لاکھوں ڈگری سینٹیگریڈ تک پہنچ سکتا ہے. جو نیوکلیئر فیشن ہوتا ہے نا، جو کسی مادے کے خلا جو ہوتا ہے، نیوکلیئر جس کو بولتے ہیں، اس کو جو توڑا جاتا ہے مختلف ذریعے، جس سے اتنی انرجی نکلتی ہے، جس سے آج کل بہت سے ریئیکٹرز وہ چلتے ہیں، اس کو توڑنے کے لیے لاکھوں ڈگری لگتا ہے. تو لاکھوں ڈگری تک تو ہم جا سکتے ہیں. لاکھوں ڈگری تک اگر ہم دنیا میں جا سک رہے ہیں، 1 لاکھ لے لیجیے موٹا موٹا حساب، تو 1 لاکھ کو ضرب دے دیجیے آپ 70 سے، 70 لاکھ ڈگری ٹیمپریچر جہنم کی آگ ہوگی. اور قیامت تک انسان کتنی آگ پیدا کر پائیں گا پتہ نہیں، کتنے کروڑ ڈگری اس کے مقابلے میں، چونکہ دنیا کی آگ کے مقابلے میں 69 times زیادہ ہے. اور وہ آگ اتنی زیادہ ہے اور اتنی سخت ہے کہ اس کا رنگ کالا ہے. آپ بھی جانتے ہیں، میں بھی جانتا ہوں، آنکھ کے فیزز ہوتے ہیں اور ہر فیز میں آنکھ کی انٹینسٹی سے اس کا رنگ چینج ہوتا ہے. ہماری گھر کی گیس کو آپ دیکھیے، اودھی ہوتی ہے، اودھی کے بعد لال ہوتی ہے، اور سب سے اوپر والی لو اگر بڑی تو وہ اورنج رنگ کی ہوتی ہے نا. تو وہ اورنج کا ٹیمپریچر زیادہ ہوں گا. جو اودھی ہوتی ہے وہ اتنے کم ٹیمپریچر کی ہوتی ہے کہ اس پہ آپ کا ہاتھ تو دور، آپ کا کپڑا بھی نہیں جلتا معلوم. آپ کسی کو اگر آزمانا تو ایک لائٹر لے، لائٹر پہ دستی باندھ دے اور لائٹر چالو کر دے، لائٹر چالو ہوگا دستی نہیں جلیں گی. لیکن آپ کی چونکہ نچلے والا آنکھ کا حصہ بلو ہوتا ہے، جو ٹھنڈا ہوتا ہے، اس کے بعد ریڈ اور اس کے بعد اورنج ہوتا ہے. تو آنکھ اپنے الگ الگ ٹیمپریچر کے حساب سے رنگ بدلتی ہے. جہنم کی آنکھ 70 درجے اتنی زیادہ ہے کہ اپنا رنگ کھو چکی ہے، کالی ہو چکی ہے. اس کے بعد آپ فرماتے ہیں کہ میں جہنم کے داروغہ مالک سے ملاقات کی. ایک روایت میں آپ نے فرمایا میں نے کچھ لوگوں کو دیکھا، ان کے ناخن جو ہے پیتل کے تھے یا تانبے کے تھے، اور وہ اپنے چہروں کو نوچتے اور پورے جسم کو نوچتے. میں نے کہا جبریل یہ کون لوگ ہیں، کیا کرتے، یہ کیا نوچ رہے ہیں؟ تو کہا محمد صلی اللہ علیہ وسلم، یہ آپ کی قوم کے وہ لوگ ہیں جو غیبتیں کیا کرتے تھے لوگوں کی. تو غیبت میں لوگوں کی عزت اچھلتی ہے نا، یہ لوگوں کی عزتیں اچھالا کرتے تھے، اب آخرت میں یہ اپنی عزت اچھال رہے ہیں. منہ پہ وہ کرنا اور سینوں کو سب پھاڑیں گے ناخنوں سے، ٹھیک. اور بہرحال بہت ساری روایتیں جس میں معراج میں آپ نے جنت اور جہنم کے کچھ سین دیکھے، تمام کو لینا بہرحال ممکن بھی نہیں اتنے کم وقت میں. تو کچھ باتیں بہرحال میں نے یہاں بہرحال رکھنے کی بہرحال کوشش کی. اسی طرح جو ہے اس کے بعد آپ صلی اللہ علیہ وسلم وہاں سے واپس نکلے، مکمل پورے سفر کر کے نیچے اترے. اس کے بعد آپ فرماتے ہیں کہ جب میں واپس آنے لگا تو ایک قافلہ میں نے دیکھا، جو قافلہ مکہ کی طرف آ رہا تھا. اس قافلے کا ایک اونٹ بچھڑ گیا تھا، اس اونٹ کو میں نے دیکھا کون سا تھا، لوگ اس کو ڈھونڈ رہے تھے. اس کے بعد میں مکہ واپس پہنچا دیا گیا. جب صبح ہوئی آپ صلی اللہ علیہ وسلم نے مشرقین مکہ سے کہا کہ کل رات میں بیت المقدس اور بیت المقدس سے آسمانی سفر کر کے آؤں. مشرقین نے ہنسا اور ہنستے ہنستے ایک مشرق بھاگا دوڑتے ہوئے اور جا کر ابوبکر صدیق، یہ یاد رکھیے بہت کروشل جس کو بولیں گے، بہت نازک زندگی کے مرحلے سے آپ سے گزر رہے تھے، اس لیے کہ آپ کی بیوی اور آپ کے چچا دونوں انتقال کر چکے تھے، اب کوئی سپورٹر نہیں تھا آپ کو. مشرق بالکل فل فلیش آپ کے خلاف اترے ہوئے تھے، بہت تکلیفیں دے رہے تھے مکمل طور سے. آپ نے جب یہ کہا تو مشرق ہنسے اور ایک نے کہا کہ ابوبکر تیرا ساتھی کیا کہہ رہا ہے، دیکھ تمہارا دوست کیا کہہ رہا ہے. یہ کہتا ہے کہ راتوں رات ہی یہاں سے نکلا، مسجد اقصیٰ گیا جو کہ 30 دن کا سفر ہے، اور وہاں سے نکل کے آسمانی کر کے آیا. ابوبکر صدیق نے کہا کیا واقعی میں محمد صلی اللہ علیہ وسلم یہ کہتے ہیں؟ تو کہا ہاں. تو کہا اگر وہ کہتے ہیں تو وہ سچ کہتے ہیں پھر. اور اسی وقت اب اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان کو لقب دیا صدیق، تصدیق کرنے والا، سچ کی. ہے نا, ایسا ایمان ہونا چاہیے ہمارا رسول اللہ صلی اللہ علیہ وسلم کی ہر زندگی کے معاملے میں, کہ تصدیق کر لے کہ رسول نے کیا تو بس ہم کو یہ کرنا, اور ایسے ہی ہے وہ, سمجھ رہے آپ. اسی وقت آپ نے آپ کو اس لقب دیا اور کہا صدیق ابو بکر وہ, اور اس بات کو رسول اللہ صلی اللہ علیہ وسلم اپنی زندگی میں دہراتے بھی رہے. جب مدنی زندگی میں ایک بار عمر ابن خطاب نے ابو بکر کو تھوڑا کچھ غیر غلط کہہ دیا تو آپ صلی اللہ علیہ وسلم اٹھے اور کہا کہ تم کیوں ابو بکر کو غلط کہتے ہو؟ اس لیے کہ یہ وہ تھا جب پوری دنیا میرا انکار کر رہی تھی, یہ میرا اقرار کر رہا تھا, جب پوری دنیا میرے خلاف تھی ابو بکر میرے ساتھ کھڑا تھا, تو اس کو کیوں برا بولتے ہو؟ اگر ابو بکر سے کوئی غلطی بھی ہو تو اس کو برداشت کر لیا کرو, چونکہ اس کے احسانات بہت زیادہ ہیں مسلمانوں کے اوپر. تو صدیق کا لقب آپ کو دیا گیا تب اس واقعے کے بعد, اور ہمارا ایمان بھی ایسی ہونا چاہیے. اس لیے میں نے کہا نا اس واقعے پہ ہمارا ایمان کیسا ہو, صدیق اکبر کے جیسا ایمان ہو, بس ایسا ہوا تو ہوا, بس ختم. عقل میں آؤ مت آؤ, سمجھ میں آؤ مت آؤ, لیکن اگر بات ثابت ہے تو ہم ایمان لاتے ہیں اس پر. ٹھیک ہے, یہ بات ان لوگوں کے لیے جو عقلوں سے لڑاتے ہیں قرآن حدیث کو, نہیں عقل میں تو نہیں آتا ہے, تمہاری عقل کہاں اتنی بڑی ہے بھائی, جاؤ عقل کو سدھار کے آؤ. کتاب و سنت بہت اونچی چیز ہے, یاد رکھیے. بہرحال اب اس کے بعد وہ آپ سلم جب یہ کہا تو مشرک جمع ہو گئے اور کہا چلو اب یہ بتاؤ وہ بتاؤ وہ بتاؤ. یہ تو ظاہر سے آپ سلم کبھی وہاں سفر پہ نہیں گئے تھے, پوچھا گیا یہ بتاؤ, آپ شام سفر کے لیے گئے تھے لیکن بیت المقدس کبھی سفر نہیں کیا تھا آپ نے, پہلے اپنے چچا کے تجارتی قافلے لے گئے تھے شام کو آپ, اور اس کے بعد اپنے بیوی خدیجہ رضی اللہ عنہ کے قافلے لے گئے تھے, لیکن کبھی بھی آپ نے بیت المقدس کا سفر نہیں کیا تھا. تو پوچھا بتاؤ, آپ سلم کہتے ہیں یہ ایسا تھا ویسا تھا, آپ نے پورا بتایا. اس کے بعد آپ نے کہا ایک قافلہ آ رہا ہے جو اتنی دیر میں یہاں پہنچے گا, اور اس کا ایک اونٹ گم گیا تھا اور یہ اونٹ اس کا سب سے آگے چل رہا, جو کہ آپ نے اوپر سے دیکھا تھا نا آسمان جب اتر رہے تھے. اس کے بعد جب وہ قافلہ آیا تو مشرکین نے دیکھا واقعی میں واقعی تو ایسی, وہ جو اونٹ آپ نے پہلا بولا تھا وہی پہلے اندر آیا, اور جب پوچھا کیا تمہارا کوئی اونٹ گما تھا تو کہاں رات میں ایک اونٹ گم گیا تھا ہمارا, بڑی مشکل سے ملا. خیر بہرحال اس کے بعد یہ مشرک ایمان نہیں لائے اس کے بعد.